रुको के मेन पॉइंट्स लिख लेते हैं। रुको नंबर 10 है, उन्वान है इसका अक्वाम की हलाकत पर तबसरा। 5 मेन पॉइंट्स हैं। पहला पॉइंट है किताब में इख्तलाफ का नतीजा। 3 पॉइंट्स हैं, शक और खिलजान में मुब्तला है, अल्लाह ताला की तरफ से तय ना होता तो इन इख्तलाफ करने वालों का फैसला कर दिया गया होता। रब्बुल इज्जत इनके आमाल का बदला देकर रहेगा, वो बाखबर है। दूसरा पॉइंट है दीन कबूल करने वालों के लिए लाया है अमल। 7 पॉइंट्स हैं इसमें। ठीक ठीक राह रास पर साबित कदम रहो, बंदगी की हद से तजावज़ ना करो, अल्लाह की निगाहों में हो, जालमों की तरफ ज़रा न झुकना वरना जहन्नम की लपेट में आ जाओगे, नमाज कायम करो, नेकियां बुराइयों को दूर कर देती हैं, अल्लाह ताला को याद रखने वालों के लिए याद दहानी है, सब्र करो, अल्लाह ताला नेकी करने वालों का अजर ज़ाया नहीं करता। तीसरा पॉइंट है कौमों की तबाही के असल सबब पर तबसरा। 8 बातें हैं इसमें। अहले खैर कम रहे जो लोगों को फसाद बर्पा करने से रोकते, नेकी का हुक्म देने वाले बुराई से रोकने वाले बचा लिए गए, जालिम अपने मज़ों में पड़कर मुजरिम बन कर रहे। रब ऐसा नहीं कि बस्तियों को नाहक तबाह कर दे जबकि इसके बाशिंदे इसलाह करने वाले हों। अल्लाह ताला तमाम इंसानों को एक गिरोह बना सकता था। अब लोग मुख्तलिफ तरीकों पर चलते रहेंगे, बचेंगे वही जिन पर रब की रहमत हो। अल्लाह ताला ने इंतखाब की आज़ादी और इख्तियार के लिए पैदा किया। अल्लाह की बात पूरी हो गई कि जहन्नुम को जिन्नों और इंसानों से भर दूंगा। चौथा पॉइंट है किस्सों के मकासिद, यानी जो कसस बयान हुए इनके मकासिद। 4 मकासिद हैं, आपके दिल को मजबूत करना, इनके अंदर हकीकत का इल्म है, ईमान वाले नसीहत और बेदारी पा लेते हैं, जो लोग ना माने मुंतजिर रहें हम भी मुंतजिर हैं। पांचवा पॉइंट है अल्लाह ही की बंदगी करो। 4 पॉइंट्स हैं इसके। आसमान और ज़मीन में जो कुछ छुपा हुआ है सब अल्लाह के कब्ज़े कुदरत में है, सारा मामला उसी की तरफ रजू किया जाता है। अल्लाह की बंदगी करो, इस पर भरोसा रखो, जो कुछ तुम कर रहे हो अल्लाह इससे बेखबर नहीं। पसंदीदा रवैये देखेंगे। इस्तकामत इख्तियार करना, ظالموں کی طرف نہ جھکنا، نماز ادا کرنا، نصیحت لینا، صبر کرنا، احسان کرنا. برائیوں سے روکنا، فساد سے روکنا. ناپسندیدہ رویے دیکھیں گے، اختلاف کرنا، شک کرنا، سرکشی کرنا، ظلم کرنا، دولت کا غلط استعمال کرنا، اختلاف کرنا، ایمان نہ لانا، نیک لوگوں کی تباہی کا انتظار کرنا. عمل کی باتیں کیا ہیں ہمارے لیے؟ اچھے رویوں کو اپنانا ہے، ناپسندیدہ سے اپنے آپ کو دور کرنا ہے، صراط مستقیم پر ثابت قدم رہنا ہے انشاءاللہ، بندگی کی حد سے نہیں نکلنا، ظالموں کی طرف نہیں جھکنا، نیکیاں کثرت سے کرنی ہیں تاکہ ہمارے گناہ معاف ہو جائیں. جتنے گناہ ہوں اتنی زیادہ نیکیاں کرنے کی حرص رکھنی ہے، نماز قائم کرنی ہے، صبر بھی کرنا ہے، اور اپنے آپ کو چیک بھی کرتے رہنا ہے کہ کیا واقعی ان صورتوں کو پڑھنے کے بعد میرا ان کے اوپر عمل ہو رہا ہے کہ نہیں، میرا آج میرے کل سے بہتر ہے کہ نہیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اپنی اصلاح کی توفیق عطا فرمائے. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین. تلاوت سنیں گے. بسم اللہ الرحمن الرحیم. ولقد آتینا موسی الکتاب فاختلف فیه ولولا كلمة سبقت من ربك لقضي بينهم وإنهم لفي شك منه مريب. وإن كلا لما ليوفينهم ربك أعمالهم إنه بما يعملون خبير. فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير. ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم من دون الله من أولياء ثم لا تنصرون. وأقم الصلاة طرفي النهار وزلفا من الليل إن الحسنات يذهبن السيئات ذلك ذكرى للذاكرين. واصبر فإن الله لا يضيع أجر المحسنين. فلولا كان من القرون من قبلكم أولو بقية ينهون عن الفساد في الأرض إلا قليلا ممن أنجينا منهم واتبع الذين ظلموا ما أترفوا فيه وكانوا مجرمين وما كان ربك ليهلك القرى بظلم وأهلها مصلحون ولو شاء ربك لجعل الناس أمة واحدة ولا يزالون مختلفين إلا من رحم ربك ولذلك خلقهم وتمت كلمة ربك لأملأن جهنم من الجنة والناس أجمعين وكلا نقص عليك من أنباء الرسل ما نثبت به فؤادك وجاءك في هذه الحق وموعظة وذكرى للمؤمنين وقل للذين لا يؤمنون اعملوا على مكانتكم إنا عاملون وانتظروا إنا منتظرون ولله غيب السماوات والأرض وإليه يرجع الأمر كله فاعبده وتوكل عليه وما ربك بغافل عما تعملون.